र भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुईवटा खेल हुने भएका छन्। क्वालिफायर अन्तर्गत गए राति हुने भनिएको एक खेल स्थगित भएपछि आज दुईवटै खेल हुन लागेका हुन्। नेपाली समयअनुसार आज दिउँसो सभा चार बजे नेपाली समयअनुसार आज अपरान्न सभा चार बजेपछि हुने खेलमा किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स भिड्नेछन्। यी दुई बीचको खेल गै राति वर्षाका कारण स्थगित भएको थियो। आजको पहिलो खेल जित्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले आजको दोस्रो खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। यस्तै आज राति सभा आठ बजेपछि चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुनेछ। अवस्था दिवस एक बजी अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबर को साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ।